विदेश गएको मेरो छोरो भोको छ कि आज भोलि, विदेश गएको मेरो छोरो भोको छ कि आज भोलि, घर सम्झि दिन रात रोको छ कि आज भोलि, विदेश गएको मेरो छोरो भोको छ कि आज भोलि। फोन गर्दा भन्ने गर्छ चिन्ता नगर्नुहोस् उताबाट, फोन गर्दा भन्ने गर्छ चिन्ता नगर्नुहोस् उताबाट, उसको पनि वेदनाको पोको छ कि आज भोलि, घर सम्झि दिन रात रोको छ कि आज भोलि। नौलो देश नौलै भेष रीतिरिवाज नमिलेर, नौलो देश नौलै भेष रीतिरिवाज नमिलेर, दुःख हुँदा आँसुले मुहार धोको छ कि आज भोलि, उसको पनि वेदनाको पोको छ कि आज भोलि। सपनीमा देख्छ होला वन पाखामा गरी खाको, सपनामा देख्छ होला वन पाखामा गरी खाको, सधैँ मनमा राख्ने गर्थ्यो चोखो छ कि आज भोलि, दुःख हुँदा आँसुले मुहार धोको छ कि आज भोलि। सम्झ्या होला चाडपर्वमा तामा अचार गुन्द्रुक खाको, सम्झ्या होला चाडपर्वमा तामा अचार गुन्द्रुक खाको, सम्झरामा आज छाती छोको छ कि आज भोलि, सधैँ मनमा राख्ने गर्थ्यो चोखो छ कि आज भोलि, घर सम्झि दिन रात रोको छ कि आज भोलि, विदेश गएको मेरो छोरो भोको छ कि आज भोलि। बाध्यता र विवस्थाले परदेशिएको छोरो कतै भोक भोकै हिँड्दैछ कि, कतै दिनरात रुँदै पो छ कि, चाडपर्वमा सँगै सपरिवार बसेर तामाको अचार गुन्द्रुक खाएको झलझली सम्झिँदै पो छ कि। यस्तै यस्तै भाव झल्किँदै थियो गजलमा। विदेशिएको छोराले के गर्दै होला भनेर आफ्नो बाबुले घरमै बसेर मनमा कुरा खेलाइरहनु भएको भाव झल्किँदै थियो गजलमा। अनिल वन दगा तुम्डना पाँच बागलुङ हाल अबुधाबी युएईबाट पठाउनु भएको यो निकै सुन्दर गजल उठान गऱ्यौँ कार्यक्रममा। साधुवादका शब्दहरू बोल्छु अनिल वनप्रति। आगामी श्रृङ्खलामा पनि तपाईँको माया ममता स्नेह यसरी नै बढ्दै जाओस्। लुम्बिनीको छेउमै भएको मेरो प्यारो गुल्मी जिल्ला, लुम्बिनीको छेउमै भएको मेरो प्यारो गुल्मी जिल्ला, मैले जन्मस्थान पाएको मेरो प्यारो गुल्मी जिल्ला, लुम्बिनीको छेउमै भएको मेरो प्यारो गुल्मी जिल्ला, जताततै हरियाली सुन्दरताले ढक मक, जताततै हरियाली सुन्दरताले ढक मक, सानो गीत गाएको हजुर मेरो प्यारो गुल्मी जिल्ला, मैले जन्मस्थान पाएको मेरो गुल्मी जिल्ला। आज धेरै टाढा हुँदा अत्यास मात्रै लाग्छ किन, आज धेरै टाढा हुँदा अत्यास मात्रै लाग्छ किन, नयाँ इतिहाससँग छाको प्यारो गुल्मी जिल्ला, सानो गीत गाएको हजुर मेरो प्यारो गुल्मी जिल्ला। उही पुराना भाकाहरू सुन्दा झन माया लाग्ने, उही पुराना भाकाहरू सुन्दा झन माया लाग्ने, नयाँ नयाँ जोसमा धाको मेरो गुल्मी जिल्ला, नयाँ इतिहाससँग छाको मेरो गुल्मी जिल्ला। कतिसम्म जन्मभूमि छोडी बस्नु पर्दैसम्म, कतिसम्म जन्मभूमि छोडी बस्नु पर्दैसम्म, माया प्रीति धेरै लाको मेरो प्यारो गुल्मी जिल्ला, नयाँ नयाँ जोसमा धाको मेरो प्यारो गुल्मी जिल्ला। मैले जन्मस्थान पाएको मेरो प्यारो गुल्मी जिल्ला, लुम्बिनीको छेउमै भएको मेरो प्यारो गुल्मी जिल्ला। प्रेम खड्का गुल्मी पुरकोट मलागिरी दुई खोप्चा गुल्मीका श्रष्ठाले पठाउनु भएको यो गजल उठान गऱ्यौँ कार्यक्रममा। आफू जन्मेको गुल्मी जिल्लालाई सम्झेर लेख्नु भएको यो गजल उठान गऱ्यौँ कार्यक्रममा। परदेश आउँदा गाँस र बाँस दिएका खगेन्द्रले डेरा छोड्ने भन्दा नीरज निकै टोलाएको छ। उसकी बुढी समेत एक तमास देखिन्छे, सँगै एक वर्षसम्म एउटै परिवार भएर बसेका तिनजना कुनै आफन्ती थिएनन्। मात्र नेपालीको साइनो थियो, हेर्दा हेर्दै खगेन्द्र कामको सिलसिलामा अर्को ठाउँ जानु पर्यो। उमेरले जेठो श्रीमती र छोराछोरी नेपालमा भएकोले खगेन्द्र परदेशमा एक्लै थियो। आज कतिपय समस्यामा पर्दा गरेको सहयोग सम्झेर छुट्ने दिन आउँदा नीरजको छाती ढक्क फुल्यो। छुट्नुभन्दा पहिले केही दिन अघिसम्म कामबाट फुर्सद मिलाएर नीरज र खगेन्द्रले दुःख सुखका कुरा गरे। नीरजकी श्रीमती दिपाले विभिन्न परिकार बनाएर बिदाईको मिठो भान्सा तयार गर्न थाले। केही दिनसम्म बिछोडलाई बिर्स्याउन गफगाफ खानपिन र रमाइलो चलिरह्यो। डेरा छोड्ने अघिल्लो साँझ खगेन्द्र नीरज र उसकी श्रीमती दिपा सँगैले खाना खाए। नीरजले खगेन्द्रको गुण सम्झेर आँखाबाट आँसु झार्यो। खगेन्द्रले मान्छे र नेपालीको नाता ठुलो हो भन्दै नीरजलाई सम्झाए। दिपा भने नीरजको अनुहार हेरेर टोलाइरही केही पनि बोल्न सकेन। खगेन्द्रले पनि उसँग केही कुरा गरेन। नीरजले दाई जाने बेलामा किन चुप लागे कि भन्दा म केही बोल्नै सकिनँ भन्दै अनुहार निहुराएर बसिरही। राति अबेर भइसकेकाले सुत्ने तर्खर सुरु भयो। फेरि खगेन्द्र बिहानै हिँड्ने भन्दै थिए। खगेन्द्र एउटा कोठामा अनि नीरज र दिपा अर्को कोठामा सुत्नका लागि गए। तर बिहान नीरज खगेन्द्र दाईलाई बिदाई गर्ने भनेर हतार हतार उठ्दा दिपा कोठामा थिएन र नीरज हतपत खगेन्द्रको कोठामा जाँदा उनी पनि थिएनन्। र एउटा कागजको टुक्रामा लेखेको थियो, धोका भयो, माफी पाऊ। वचन तोडे, कसम नि तोडे, सत्य सत्य ढाड्दिन भन्नेले। वचन तोडे, कसम नि तोडे, सत्य सत्य ढाड्दिन भन्नेले। अन्तै माया साटेर गए, अन्तै माया साटेर गए, तिमी बिना बाँच्दिन भन्नेले, तिमी बिना बाँच्दिन भन्नेले। एकै चिम्टी सिन्दुरले पोती देऊ, माया बाहेक अरु केही माग्दिन। एकै चिम्टी सिन्दुरले पोती देऊ, माया बाहेक अरु केही माग्दिन। जुनी जुनी मुटु भित्र कसैलाई राख्दिन, यस्ता यस्ता क्रिया खाइ अन्त कतै लाग्दिन भन्नेले। अरू सँगै नङ मासु भए, तिमीलाई छाड्दिन भन्नेले, तिमीलाई छाड्दिन भन्नेले। राम अधिकारी भर्जिनिया अमेरिकामा रहेर लेख्नु भएको यो लघु कथा उठान गर्यौँ कार्यक्रममा। नेपाली साहित्यको सानो संसारबाट हामीले यो लघु कथा साभार गरेका थियौँ। ढुङ्गा कुदी बनाएको मूर्ति हाँसेको छ, ढुङ्गा कुदी बनाएको मूर्ति हाँसेको छ, त्यही मूर्तिमा आज मेरो देश बाँचेको छ। ढुङ्गा कुदी बनाएको मूर्ति हाँसेको छ, त्यही मूर्तिमा आज मेरो देश बाँचेको छ। देख्न सके बुझ्न सके कलाकारको कला, देख्न सके बुझ्न सके कलाकारको कला। दुई दर्शा गीतमा देशको माया साँचेको छ, त्यही मूर्तिमा हाम्रो देश बाँचेको छ। भन्ज्याङ बसी गाउँ पाखा हरियाली हेर्दा भन्ज्याङ बसी गाउँ पाखा हरियाली हेर्दा भाले मयूर नाचे जस्तै मन नाचेको छ। दुई धर्सा गीतमा देशको माया साँचेको छ। कसले गाउँछ रन बन मन फुकाई गीत, कसले गाउँछ रन बन मन फुकाई गीत, त्यही गीतमा नेपालीको मन गाँसेको छ। भाले मयूर नाचे जस्तै मन नाचेको छ। त्यही मूर्तिमा आज हाम्रो देश बाँचेको छ। ढुङ्गा कुदी बनाएको मूर्ति हाँसेको छ। मिनबहादुर राणा फोक्सिङ चार गुल्मीका श्रष्टाको गजल सङ्ग्रह बीजारोपणमा सङ्ग्रहित यो गजल उठान गर्यौँ कार्यक्रममा। हिमाल झैँ हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ, हिमाल झैँ हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ, सजाइराखु सधैँ शिरमा स्वाभिमान सुहाउँछ। हिमाल झैँ हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ, सजाइराखु सधैँ शिरमा स्वाभिमान सुहाउँछ। मरेर लानु के नै छ र यो एक बारको जिन्दगीमा, मरेर लानु के नै छ र यो एक बारको जिन्दगीमा, बेचेर कहिल्यै नखानु मान्छेलाई इमान सुहाउँछ। सजाइराखु सधैँ शिरमा स्वाभिमान सुहाउँछ, हिमाल चाहिँ हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ। नैना निर्झरा धादिङ किश्रष्ठाको यो सुन्दर मुक्तक उठान गऱ्यौँ कार्यक्रममा। पालपाली मिलन .blogspot.com यो मुक्तक साभार गरेका थियौँ हामीले। हिमाल जस्तै हाँस्नु तिम्रो ओठमा मुस्कान सुहाउँछ, सधैँ शिरमा राख्नु तिमीलाई स्वाभिमान सुहाउँछ, कहिल्यै आफ्नो इमान नबेच्नु तिमीले, यस्तै भाव झल्किँदै थियो मुक्तकमा। हुलाकीले चिट्ठी ल्याउन किन छोड्यो अचेल, हुलाकीले चिट्ठी ल्याउन किन छोड्यो अचेल, लाहुरेले लाग्छ पाइला अन्तै मोड्यो अचेल, पर्खाइमै बित्यो जीवन बाटो कुर्दा कुर्दै, पर्खाइमै बित्यो जीवन बाटो कुर्दा कुर्दै, मलाई छाडी कि अन्तै पो नाता जोड्यो अचेल, लाहुरेले लाग्छ पाइला अन्तै मोड्यो अचेल, हुलाकीले चिट्ठी ल्याउन किन छोड्यो अचेल। अनुसाह बानेश्वर काठमाडौँ नेपालकी श्रष्टाको यो मुक्तक उठान गऱ्यौँ कार्यक्रममा। यो मुक्तक पनि हामीले पालपाले मिलन .blogspot.com साभार गरेका हौँ। तपाईँका तिनै कथा कविता मुक्तक र गजलहरूसँगै सहयात्रा गर्दा गर्दै भित्ताको घडीले एक फन्का लगाउनै आँटिसक्या रे। अब भने छुटिनु पर्ने हुन्छ। यतिन्जेलसम्म हामीलाई एफएम ब्यान्डको 91.2 मेगा हर्च र इन्टरनेट अनलाइनमा पनि सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धन्यवाद। आजको कार्यक्रममा गजल कविता मुक्तक कथा लेखी पठाउनु हुने तपाईँ सम्पूर्ण प्रति साधुवादका शब्दहरू बोल्छु। आज उठान नभएका तपाईँले पठाउनु भएका गजल कविता मुक्तक कथा अर्को श्रृङ्खलामा उठान गर्ने नै छौँ। तपाईँलाई आजको प्रस्तुति कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह तथा प्रतिक्रिया पठाउन नभुल्नुहोला। साथै कथा कविता गजल र मुक्तकहरू कोर्नुहुन्छ भने पनि हामीलाई पठाउन सक्नुहुनेछ। जसको लागि ठेगाना कार्यक्रम कल्पनाभित्रको संसार रेडियो गुल्मी 91.2 मेगा हर्ज रेसुङ्गा नगरपालिका 10 उपलोतम घाँस गुल्मी। साथै फेसबुक पेज कल्पनाभित्रको संसार त्यस्तै rjkusum01@gmail.com पनि पठाउन सक्नुहुनेछ। साथै तपाईँले तत्काल प्रतिक्रिया दिनको लागि स्टुडियोको फोन नम्बर 079-520-7337 पनि प्रतिक्रिया दिन सक्नुहुनेछ भन्दै मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउन सहयोग गर्ने पर्दा पछाडिका मित्र महेश बोहराप्रति विशेष विशेष आभारका शब्दहरू प्रकट गर्दै आवाजको दुनियाँबाट तपाईँको मिठो निधरीको कामना गर्दै अर्को हप्तासम्मको लागि प्रस्तुता कुसुम नेपाली पनि ओझेल पर्छु। नमस्ते, शुभरात्रि, शुभ सपनी, शुभ साता। बिरानो यो मन्दिरमा छ मेरो